ते जुलुका तिमले मलाई हेर्या थियौ फुलुका काडे तारको जाली काडे तारको जाली झट्ट हेर्दा राम्रै छौ छ छैन सिरखाली देखा ते जुलुका तिमले मलाई हेर्या थियौ फुलुका काडे तारको जाली काडे तारको जाली झट्ट हेर्दा राम्रै छौ छ छैन सिरखाली हे झट्ट हेर्दा राम्रै छौ छ छैन सिरखाली राम्ररी चिन्ने मन त्यही दिनदेखि कमजोरी हिँड्ने मन काँडे तारको जाली काँडे तारको जाली झट्ट हेर्दा राम्रै छौ छ छैन सिरखाली ए झट्ट हेर्दा राम्रै छौ छ छैन सिरखाली काँडे तारको जाली झट्ट हेर्दा राम्रै छौ छ छैन सिरखाली नजिकै सार्या भा तिमीले हल्का इसारा गर्या भा काँडे तारको जाली काँडे तारको जाली झट्ट हेर्दा राम्रै छौ छ छैन सिरखाली ए झट्ट हेर्दा राम्रै छौ छ छैन सिरखाली छैन सिरखाली मुटु नै चरायो हेराइले फेरि भेट गरायो काँडे तारको जाले काँडे तारको जाले झट्ट हेर्दा राम्रै छौ छ छैन सिर्काले ए झट्ट हेर्दा राम्रै छौ छ छैन सिर्काले